सम्पन्न परिवारका बालबालिकाहरू मिठो खाएर स्कुल जान्छन्। उनीहरू स्कुल हिँड्ने बेलामा भने जस्तो खाजा खल्तीमा पैसा नराखिदिए रुन्छन्, नै स्कुल जान्न भनेर दङ्गलाएर बस्छन्। तर उनीहरू जस्तै कतिपय बालबालिकाहरू मुस्किलले दिनको इच्छा खाएर बाँचेका छन्, त्यो पनि कसैको दया जागेमा। ती हुन् गुल्मीको सदरमुकाम उपल्लो तम्गा खालाचौरका राजु नेपालीका चार छोराछोरी। बुढेसकालमा आमालाई 16 वर्षे वयसले कुटकुटाएपछि ती बालबालिकाको त्यस्तो विचल्ली भएको हो। स्थानीय महिला चन्द्रकला पाण्डे। यो बच्चा काखमा लिएर आएर यहाँ अर्काको गोठ मागेर बसेको हुन्। तिनटी छोरी, तिन भाइ छोराहरू छोडेर त्यो चाहिँ अर्को विवाह गरेर यिनलाई छोडेर बिचल्ली पारेर हिँडे। दुईटी चाहिँ छोरीहरू बिहा भएर घर घर गइसकेका छन्। यिनीहरू चाहिँ यही बिचल्ली छन्। आमा छँदा पनि राम्रो खाना पाउने होइन, रातिमा छोडेर अनि कहिले राति आउने सुत्ने। यिनीहरूले आमा हुँदा पनि यिनीहरूले बेलुकीमा टन्न खाएर सुत्न कहिले पनि पाएन। यिनीहरू अब भोकै हुँदाखेरि अब टिस लाग्छ के अब हाम्रो घाँस काटेर अहिले यति यति दाल भात दिने गर् रक्सी खाने। अब राति आउने यिनीहरूलाई पिटेर चाहिँ कहिले बच्चा बोकेर घर यताउता दुर्दै हिँड्ने, कहिले कले सुताउने, कहिले कले सुताउने, त्यही छैन अब रक्सी खाएर राति आउँछन् भोकै। यो जाडोमा उनीहरूको शरीरमा न्यानो कपडा छैन, बस्ने बास छैन। बाबु राजु नेपाली बिहानै काममा जान्छन् र राति रक्सीले टिल्ल परेर छोराछोरीलाई बेवास्ता गर्छन्। सुनौ पत्रकार प्रेम सुनारले ती बालबालिकासँग गरेको कुराकानी। नानी तिमी कति चोटी भोकै बस्यौ भन त? तिमी भाइ बहिनीलाई रुँदाखेरि कसरी सम्हाल्न सक्छौ? तिमीले बोकेर लिएर हिँड्छौ। यिनको दाजु चाहिँ छन् कहाँ गहन आज? दाजु चाहिँ दिदीको घर। अरूका बालबालिका उपल्लो तम्गास माध्यमिक विद्यालयमा चिटिक्क परेर आउँछन् र पिटी खेल्न थाल्छन्। उनीहरूकै देखा सिकी गर्छन् खालाचौरमा ती बालबालिकाहरू। त्यो देखेर त्यस विद्यालयका शिक्षक विद्यार्थीहरूलाई दया जाग्यो। त्यसैले त विद्यार्थीहरूले ल्याएको खाजा काटेर उनीहरूको बिहानको छाक टर्ने गरेको हो भन्नुहुन्छ त्यस विद्यालयका प्रधान अध्यापक गणेश बहादुर अधिकारी। नास्ता खाने बेलातिर यहाँ यसरी देखा पर्छन् र ती बालबालिकाहरूले यो अवस्था देखेर तिनीहरूले ल्याएर यहाँ जम्मा गरेर एकमुष्ट गराउँछन् र यिनी तिनवटालाई बाँडेर चाहिँ दिने हामीले देखिरहेका छौँ। बारम्बार भर्ना पनि गराइराखिएको छ र यिनीहरूको फुलको भन्दा पनि खानाको समस्या भएको छ। अब बात नपरो बाँचे भने बल्ल यिनीहरू स्कुल आउन सक्लान्, नत्र भने यो अवस्था अहिले तपाईँले आफैले अगाडि सामु देखिरहनु। यिनीहरूको दयनीय अवस्था यो हेर्नुहोस् न, यो चाहिँ गरियो कानै कुहेर झरिसकेको थियो। यस्तो अवस्था भएको थियो कि त्यहाँ हेर्नुहोस् त जुम्राको त्यो पुरा सबै उसैले खाएर सकिसकेको छ। त्यस विद्यालयमा जिल्लाका सिडिओदेखि एलडिओसम्म र दलका नेताहरू जान्छन्, तर ती बालबालिकाहरू प्रति नजर लगाउने कोही छैनन्। त्यस्तै जस्तो देखिएको छ, त्यहाँ हामीले विभिन्न कार्यक्रम हुन्छ, यिनीहरू लगभग त्यहाँ उपस्थित हुन्छन्, सबैले देखेको अवस्था पनि छ। स्थानीय समाजसेवी महिला मीना पन्त भन्नुहुन्छ, धेरै चोटि भनेर समेत सुनवाई भएको छैन, आवाज नउठाएको होइन, अब आवाज हाम्रो भएन कि कसो भयो। सुनौ पत्रकार प्रेम सुनारसँग ती बाल बच्चाले आमा प्रति गरेको बिलौना। तिमीले मम्मीलाई भेटेकी छौ आज भोलि? कहिले काहीँ भेट हुँदैन, मम्मीले कहिले वास्ता गर्नु न तिमी कहाँ छौ के छ भन्ने। पहिला बाबाले के भन्नु होइन, टाउ दुखो भन्नु, त्यहाँपछि हस्पिटल जाऊँ भन्नु, हस्पिटलबाट हस्पिटल जानु होइन, हस्पिटल जानु होइन, बजार आउनु डुल्नु, साँझ आउनु होइन, रोक्सी र अन्डा लिनु पठाउन मम्मीलाई, मम्मी साँझ आउनु होइन, साँझ खुल्न जानु बाबा, मम्मी भेट्दिनँ होइन, बिहान आउनु, बिहानपछि चिया दिनु, खाँदै खाँदैन, बाबाले नास्ता पनि दिनु, हामी खाइयो, बाबा 10 बजे त्यहीँ हुनुहुन्थ्यो, 2 बजे देउरेल गयौँ, देउरेल गएपछि दाइले देखेर बसमा गएर दाई पनि गएको न, दाइले जान्न भनेर बाबालाई बोलाऊ दाइले, त्यहाँबाट बाबा पनि फर्केर आउन, बाबालाई मम्मीले बोलाउनु होइन, अनि जुम्रै जुम्रा रहेछ, कसैले स्याहार गर्ने मान्छे नभएर होला, तिमी त सरसफाई गर्न सक्थ्यौ नि होइन? नानी अब यो पुरी छ, हेर्नुहोस् त मैलको कपडी छ, मैले बर्बाद छ नि नानी, होइन जुम्रा। श्रोता सुनिहाल्नु भयो कोही कसैका बाल बच्चाको यो बिचल्ली। गरी यहाँ अनेक दिवसहरू आउँछन्। चिटिक्क कोट प्यान्टमा सजिएका ठुला बडा र त्यस्तै चिटिक्क साडी र कुर्ता अनि प्यान्टमा सजिएका महिला अधिकार कर्मीहरू चर्का चर्का बाल अधिकारका भाषण छाटेर बाल दिवस मनाउँछन्। तर यसै सदरमुकामका ती बाल बालिकाको बिचल्ली उनीहरूलाई कुनै मतलबै छैन। यसर्थ न बाल दिवस न सय दिवसको अर्थ नै के छ? अर्थ छ भने उनी ठुला बडालाई तर पीडित पक्षलाई कागलाई बेल पाके हर्षण बिस्मात कि कसो। रेडियो गुल्मीका लागि विष्णु संगमको यो रिपोर्ट। पहिला बाबाले के भन्नु होइन, टाउको दुखो भन्नु, त्यसपछि अस्पताल जाऊ भन्नु। जो